يا أيها الذين آمنوا أيمان والو قاتلوا الذين يلونكم من الكفار. ان کافروں سے جنگ کرو جن کا علاقہ تمہارے ساتھ ملتا ہے. وَلْيَجِدُوا فِيكُمْ غِلْزَةً اور ان کے ساتھ تمہیں سختی سے پیش آنا چاہیے. وَعْلَمُوا أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ اور جان لو کہ اللہ تعالیٰ پرہیزگاروں کے ساتھ ہے. یہاں ایک بار پھر ایمان کی کال ہے. ایمان والوں کہہ کر پکارا گیا. کیا کہا گیا؟ ان لوگوں سے لڑو جو تمہارے آس پاس ہیں. اس سے کیا مطلب ہے اور اس کو ہم کیسے دیکھیں گے؟ تو پہلی بات تو یہ ہے کہ اس سے کافروں سے لڑنے کا ایک اصول بتایا گیا اور وہ اصول کیا ہے؟ الاول فالاول اور الاقرب فالاقرب. کہ جو لوگ قریب کے ہوتے ہیں پہلے ان سے معاملہ کیا جائے. اللہ کے نبی صلی اللہ علیہ وسلم پہلے جزیرۃ العرب میں رہے, اس کو آباد کیا, مشرکین سے قتال کیا. جب یہاں سے فارغ ہوئے تو مکہ, طائف, یمن, یمامہ, حجر, خیبر, خزر موت, یہاں پہ مسلمانوں کو غلبہ ملا. پھر عرب کے سارے قبائل جب فوج در فوج داخل ہو گئے اسلام میں تو پھر اہل کتاب سے قتال ہوا, اور 9 ہجری میں رومیوں سے قتال کے لیے تبوک چلے گئے جو بالکل جزیرہ عرب سے آگے کا حصہ ہے. اسی کے مطابق جب اللہ کے نبی صلی اللہ علیہ وسلم کی پھر وفات ہو گئی تھی اس غزوے کے تھوڑے عرصے کے بعد, تو جب صحابہ کرام کا دور ہوا تو انہوں نے سب سے پہلے پھر روم کے عیسائیوں کے ساتھ معاملہ کیا, کرسچنز کے ساتھ, پھر اس کے بعد ایران کی بات ہوئی. تو یہ ایک انسان کی سیکیورٹی کا اصول بتا دیا کہ اپنے قریب کے لوگوں پہ پہلے کام کرنا چاہیے. جیسے تبلیغ کے لیے قریب کے لوگوں کی زیادہ ذمہ داری ہوتی ہے بات کرنا, ان کو بچانا بعد میں دور والوں کی, اسی طرح میدان جنگ میں بھی ایسا ہے. ورنہ کیوں, حکمت کیا اس کی؟ بس آپ دیکھیے کہ کوئی اپنے قریب کے دشمنوں کو چھوڑ دے اور دور کے دشمنوں پہ حملہ کرے یا ان کو کچھ بتائے تو کیا قریب والے اس کے اوپر حملہ نہ کر دیں گے؟ کتنا با حکمت اصول ہے کہ قریب کے دشمنوں کو پہلے دوستوں میں بدلو. تبلیغ کی بات ہو تو قریب کی بات کرو. اب یہاں چونکہ جہاد اور علم کی باتیں ساتھ ساتھ ہو رہی ہیں تو اسی اصول کو ہم علم کے لیے بھی لیں گے. اللہ تعالیٰ نے قرآن پاک میں کیا اصول دیا؟ یا ایھا الذین آمنوا قوا انفسکم واہلیکم نارا. پہلے اپنی جان کو آگ سے بچاؤ اور پھر اپنے گھر والوں کو. ہم کیا کرتے ہیں؟ اپنی جان کو تو بچاتے نہیں, گھر والوں کو بچانا چاہتے ہیں, اور پھر باتیں سن کے شرمندہ ہو کے بیٹھ جاتے ہیں کہ ابھی تو اپنا بھی عمل نہیں تھا. ترتیب الٹ دی نا ہم نے. کاموں کی ترتیب الٹ دیں تو وہ کام فائدے کی بجائے نقصان والے ہو جاتے ہیں. پھر اسی طرح آپ دیکھیے کہ یہ جو بات ہے کہ ول یجدو فیکم غلظہ, تمہارے اندر سختی پانی چاہیے ان کو. یہ کون سی سختی ہے؟ کس سختی کی بات کر رہے ہیں اللہ تعالیٰ؟ اور قریب کے لوگ جو مسلمانوں کے راستے میں رکاوٹیں ڈالتے تھے, مسلمانوں کو تنگ کرتے تھے, فتنے پیدا کرتے تھے, ان کی طرف حملے کرتے تھے, اب ایسے لوگوں کو کہ کیا پیار محبت سے بات کرو گے؟ نہیں, جان توڑ مقابلہ کرو. اب نرمی کا برتاؤ کرنے کا وقت نہیں رہا, بہت حجتیں قائم ہو گئیں. تو یہاں کوئی ان کو ٹارچر دینا مراد نہیں, بلکہ غلظہ کا مطلب یہ ہے کہ تمہارے اصول اور تمہارے دین کے جو معاملات ہیں وہ اتنے واضح ہوں کہ یہ لوگ پھر تمہارے بارے میں کوئی نرم گوشہ نہ رکھیں یا کوئی ایسا نہ سوچ لیں کہ تم اپنے آپ کو, اپنے اصولوں کو اور اپنے نظریات کو ہمارے نظریات کے ہاتھوں فروغ کر دو گے. اس سے کیا پتہ چلتا ہے کہ اسلامی جہاد بے سوچے سمجھے کیے جانے والا کام نہیں, پلانڈ کام ہے. اگر دور والوں کو پہلے اور پاس والے دشمنوں کو بعد میں سمجھایا جائے گا تو پھر وہی کیفیت آ جائے گی جو عموماً آج کے دور میں مسلمانوں کے ساتھ پیش آتی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو جب تبلیغ کا حکم ہوا تو کیا کہا گیا؟ سورہ شورا میں آتا ہے کہ وَأَنذِرْ عَشِيرَتَكَ الْأَقْرَبِينَ, اور اپنے قریب کے رشتہ داروں کو ڈرائیے، آگاہ کیجئے۔ پہلی آیت کیا تھی؟ اقرأ باسم ربک، اپنے آپ کو علم حاصل کرنے کی بات تھی، اپنے علم کی بات تھی، تو پھر دوسروں کی۔ تو بات بڑی واضح ہے، اس میں کوئی بھی مشکل چیز نہیں ہے، صرف ایک ادب سکھا دیا گیا کہ وَعْلَمُ أَنَّ اللَّهَ مَعَ الْمُتَّقِينَ، متقین کے ساتھ اللہ کی مدد ہے، تسلی ہے اس میں۔ کیونکہ جب کفار سے مقابلے کی بات آتی ہے، شدتوں کی بات آتی ہے، تو انسان کہتا ہے ہائے میرا کیا بنے گا، مجھے مار نہ دیں یا مجھے نقصان نہ دیں۔ تو کہا نہیں، اگر اللہ کی مدد لانی ہے تو اپنے اندر تقویٰ پیدا کرو، جتنا تمہارے اندر تقویٰ آتا جائے گا اتنا ہی زیادہ اللہ تعالیٰ کی مدد تمہیں ملے گی۔ اور یہ جو سختی کی بات ہے، یہ صحابہ کرام کی صفت سورت فتح کی آخری آیت یعنی آیت نمبر 29 میں بھی آتی ہے، اشداؤ علی الکفار، کہ مومن جو ہوتے ہیں وہ کافروں پر سخت ہوتے ہیں، رحماء بینہم، آپس میں نرم ہوتے ہیں۔ اسی طرح سورت مائدہ آیت 54 میں ہے، اذلتن علی المؤمنین، مومنوں کے لیے جھکے ہوئے، عزتن علی الکافرین، اور اہل ایمان کے لیے، کافروں کے لیے سخت ہے۔ یہی چیزیں ہیں جو مسلمانوں کو اللہ کے ہاں فتح دلواتی ہیں۔ اب اس کے بعد پھر منافقین کی کچھ بات، وَإِذَا مَا أُنزِلَتْ سُورَةٌ فَمِنْهُمْ مَنْ يَقُولُ، اور جب کوئی نئی سورت نازل ہوتی ہے تو منافقوں میں سے کچھ لوگ ایسے ہیں جو کہتے ہیں، ایکم زادتہ ہذہ ایمانا، تم میں سے کس کے ایمان میں اضافہ ہوا ہے اس سورت سے؟ فاما الذین آمنوا، پس وہ لوگ جو ایمان لائے، فزادتہم ایمانا، پس زیادہ کرتی ہے ان کو ایمان میں، وہم یستبشرون، اور وہ خوشیاں مناتے ہیں۔ اور اس کے برعکس، وَأَمَّا الَّذِينَ فِي قُلُوبِهِم مَرَضٌ، اور وہ لوگ جن کے دلوں میں بیماری ہے، فَزَادَتْهُمْ رِجْسًا إِلَى رِجْسِهِم، تو ان کی ناپاکی میں اور اضافہ کرتی ہے ناپاکی، وَمَاتُوا وَهُمْ كَافِرُونَ، اور وہ مرتے دم تک کافر ہی رہتے ہیں۔ چونکہ سورت توبہ کے اندر منافقین کے بہت سارے پول کھولے گئے تھے، اسی لیے سورت کاشفہ بھی تھی، فاتحہ بھی تھی، تو یہاں منافقوں کی ایک اور کیفیت بتائی کہ اتنی خوبصورت باتیں سننے اور پڑھنے کے بعد بھی خراب دل والوں کو ان آیتوں سے فائدہ نہیں ہوتا۔ آپ دیکھتے ہیں کہ سورہ مائدہ میں ایمان افروز باتیں ہوئی نا، ایمان کو بڑھانے علی۔ اب وہ لوگ جو پیچھے سے اتنی صورتیں پڑھنے کے پہل باوجود بھی ابھی بھی اپنے آپ کو داواں ڈول محسوس کر رہے تھے، وہ سنبھل جاتے ہیں کہ نہیں بس اب ہم نے فیصلہ کر لیا، بہت ہو گیا، اب 10 پارے پورے ہو گئے، بس اب ایک سنجیدگی آنی چاہیے، اب ایک مزاج میں تبدیلی آئے گی۔ لیکن کچھ لوگ ہیں ان کو اتنا پڑھنا فائدہ ہی نہیں دیتا۔ تو اللہ تعالیٰ نے مثال دی کہ کلام ایک ہی ہے، کچھ لوگوں کے دلوں کی گھبراہٹ کو اور بڑھا دیتا ہے۔ وہ قرآن سن کے پھر لوگوں سے پوچھتے ہیں کوئی فائدہ ہوتا ہے بھلا تمہیں سننے کا؟ یہ جملہ بڑا قابل غور ہے کہ آپس میں کیا پوچھتے تھے، ایکم زادتہ ہذہ ایمانا، کوئی فائدہ ہو رہا ہے؟ کوئی تمہیں اچھا لگتا ہے بھلا یہ انداز؟ کوئی کلاس میں آنے کا کوئی زیادہ فائدہ ہو رہا ہے؟ ذرا معلوم نہیں، ساری باتیں تو پہلے ہی پتہ ہیں۔ یعنی وہ ایسی اکھڑی اکھڑی باتیں کرتے ہیں اور دوسروں سے بھی سننا چاہتے ہیں تاکہ لوگ کہیں اچھا ہاں واقعی یہ تو میں نے سوچا ہی نہیں، بس اتنا وقت لگایا۔ اللہ تعالیٰ ہمیں تیار کر رہا ہے کہ دیکھو 10 پارے پورے ہو گئے، ابھی بڑی آندھیاں چلیں گی، کئی جگہ پاؤں اکھڑیں گے کہ چلو چھوڑو اب اور نہیں سیکھتے، کیا فائدہ ہونا ہے؟ تو اللہ تعالیٰ ہمیں ایک دم اللہ کے نبی کی مجلسوں میں پہنچا دیتے ہیں کہ وہاں بیٹھے ہوئے لوگ بھی 2 طرح کے ہوتے تھے۔ ایک وہ تھے جن کو ایمان بڑھا دیا جاتا تھا ان آیتوں کے سننے اور سنانے سے، وہ خوشیاں پاتے تھے۔ کیا آپ بھی اپنے آپ کو خوش پاتے ہیں ان آیتوں کو سن کے؟ کیا ایمان اس کے اندر اضافے ہوتے ہیں، یا پھر بوجھ لگتا ہے کہ یہ تو ساری آج ہماری باتیں تھی، ہماری باتیں کر دی؟ اللہ تعالیٰ کہتے ہیں وَأَمَّا الَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ، جن کے دلوں میں بیماریاں ہوتی ہیں پھر ان کی بیماری اور بڑھتی ہے، ناپاکی اور بڑھتی ہے۔ میں جب ان دو آیتوں کو پڑھ رہی تھی تو میرے ذہن میں ایک مثال آ رہی تھی۔ اب دیکھیے کہ آسمان سے بارش برستی ہے نا، پیور ہوتی ہے، صاف ستھرا پانی ہوتا ہے بارش کا۔ اب وہ بارش किसी सूखी जमीन पे पड़ती है या कोई ऐसे फूलों की क्यारी के ऊपर पड़ती है, जो ही पानी पड़ता है तो वहां से खुशबूएं उभरती हैं। कभी आपने कभी बरसात के मौसम में कहीं गुजरे हों और देखें तो ऐसी जगह जहां कोई खुशबू या पौधे या फल फूल होते हैं, बारिश के बाद वहां से खुशबूएं उठती हैं। और इसी तरह कभी आप कूड़े के ढेर के पास से गुजरे हों जो सूख चुका था, कोई बू नहीं थी, जो ही बारिश हुई उसके इर्द गिर्द के इलाकों में ताफुन फैल गया। बारिश एक है लेकिन कूड़े के ढेर में पड़ा तो अंदर से गंदगी और सराड़ निकली, फूलों की क्यारी पे गया तो अंदर से खुशबू उभरी। इसी तरह दिलों का हाल है, कुछ दिल फूलों की क्यारियां होते हैं, सूखे थे खुशबू नहीं थी, कुरान की वही की बारिश पड़ी खुशबू आने लगी, सिबगत अल्लाह का रंग उभरने लगा, लोगों के लिए खैर का नमूना बने। लेकिन जिन दिलों में बुग़्ज़ हसद और ऐसी चीजें होती हैं वो उस कुरान को सुन के भी फिर गंदे ही लफ्ज़ बोलते हैं। अपने आप को चेक करें हम कि हमारा दिल कूड़े का ढेर है या फूलों की क्यारी है। फिर अल्लाह ताला कहते हैं अवला यरून अन्नहुम, क्या वो भला नहीं देखते, नजर नहीं आता उनको, शऊर से नहीं देखते क्या, कि अन्नहुम युफ्तनून फी कुल्ली आमिन, कि वो आजमाए जाते हैं हर साल, मर्रतन औ मर्रतैन, एक दफा या दो बार, सुम्मा ला यतूबून, फिर भी वो तौबा नहीं करते, वला हुम यज़्ज़करून, और ना वो नसीहत पाते हैं, इबरत नहीं लेते। बल्कि क्या होता है, वह इज़ा मा उन्ज़िलत सूरतुन, और जब कोई सूरत नाजिल होती है, नजर बाज़ुहुम इला बाद, तो बाज मुनाफिक दूसरों को देखते हैं, इशारे करते हैं आंखों ही आंखों में, और क्या कहते हैं, हल यराकुम मिन अहदिन, तुम्हें किसी ने देखा तो नहीं है, कोई मुसलमान देख तो नहीं रहा तुम्हें, और ऐसी बातें करते ही सुमन सरफू, चुपके से वहां से खिसक जाते हैं। उनका उठना छोटा नहीं है, सरफ अल्लाह कुलूबहुम, अल्लाह ने उनके दिलों को फेर दिया, हक बात से फिर गए, क्यों, बिअन्नहुम कौमुल ला यफ़क़हून, क्योंकि ये वो कौम है जो समझती नहीं, तफक्को नहीं हासिल करते। यहां फिर कुछ लोगों का पोल खुला, अल्लाह ताला कह रहे हैं कोई साल ऐसा नहीं गुजरता कि साल में एक या दो बार इन मुनाफिकों की रुसवाई ना हो, कभी इनकी कोई साजिश पकड़ी जाती, कभी इनका कोई राज फाश हो जाता, कभी कोई जंग होती जो इनके ईमान के लिए आजमाइश बन जाती, कभी खुद ही ऐसी बातें करते कि अपनी बातों की वजह से रुसवा हो जाते। हर मौका एक नसीहत का मौका बन सकता था, लेकिन चूंकि इनके दिल शको शुबात में मुब्तला थे तो ऐसे लोगों ने ऐसी चीजों से फायदा उठाने की बजाय और अपने आप को हिदायत से दूर रखा। और जब अल्लाह के नबी के ऊपर इनके कुछ वाकयात इनसे मुतल्लिक कोई आयतें नाजिल होती थी ना, तो आंखों ही आंखों में देख रहे होते थे, ये हमारी बातें हो रही हैं। अब देखिए कि इंसान का दिल गवाह होता है, बलिल इंसानु अला नफ्सिही बसीरा, इंसान खुद अपने नफ्स को देख रहा होता है, वलौ अल्का माजीरा, चाहे कितने उजर तराश ले, कितने पर्दे डाल दे, तो इनको पता होता था ये हमारी होती हैं, हम ये काम कर, हमारे इस बारे में ये बातों का जिक्र हो रहा है, तो अल्लाह ताला फरमाते हैं कि ये वो लोग हैं जो ऐसी ईमान वाली महफिलों से भी गंदे दिल के साथ उठते हैं, वो ईमान जिसमें नूर आ सकता था वहां अंधेरे लेके उठते हैं, जैसे बीमार मेदे वाले को अच्छा खाना खिला दिया जाए तो वो खाना और ज्यादा उसको नुकसान देता है, इसी तरह ये कुरान की महफिलों से ऐसी बातें करते हुए उठ जाते हैं और कहते हैं बस अब हमें और नहीं बैठना इन महफिलों में। कैसा यानी हिला देने वाला एक नजरिया है ना, ये जब मैं लफ्ज पढ़ रही थी ना कि सरफ अल्लाह कुलूबहुम, तो बाज दफा इंसान सिर्फ उठने का इरादा कर रहा होता है, फिरने का इरादा कर रहा होता है, लेकिन अल्लाह ताला उसको वो दीन से फिरने का जरिया बना देते हैं। तो इस इंजाम से हमने पनाह मांगनी है कि कोई ऐसा ना हो कि अल्लाह ताला की ये बात हमारे ऊपर आ जाए। फिर आप देखिए कि कुरान शिफा थी, इससे इनकी बीमारियों को सेहत मिल सकती थी, लेकिन इन्होंने अपने लिए गलत फैसले करवा लिए। फिर ये जो लफ्ज है ना कि अन्नहुम युफ्तनूना, आजमाए जाने, تو اگر اس کو ہم آج کے تناظر میں بھی دیکھیں تو ہر سال یا سال کے دو سال کے بعد کوئی نہ کوئی ایسا عالمی میدان میں کوئی ایسا سانحہ ہوتا ہے، کہیں زلزلہ آ جاتا ہے، ابھی اس کی لوگ باتیں سن رہے ہوتے ہیں، خبریں سنتے سناتے، آرٹیکلز لکھتے، اس کی ایڈ جمع کر رہے ہوتے ہیں، دنیا کے کسی اور خطے میں آتا ہے، تو اللہ تعالیٰ عبرت کی نگاہ کھلانے کے لیے کہتے ہیں دیکھو نہیں غور کرتے، یہ کیوں آزمائشیں آ رہی ہیں، یہ آسمانوں سے آفات کیوں آ رہی ہیں، یہ قحط کیوں آ رہا ہے، یہ بجلیاں کیوں گر رہی ہیں، یہ زلزلے کیوں آ رہے ہیں، یہ تمہاری آزمائشیں ہیں تاکہ تم بچ جاؤ، لیکن بچنے کی بجائے وہ کنکھیوں میں اشارے کر کے وہاں سے اٹھ جاتے ہیں، اور آخر میں پھر اللہ تعالیٰ اپنے نبی کی بات کرتے ہیں، لقد جاءکم رسول من انفسکم عزیز علیہ ما عنتم حریص علیکم بالمؤمنین رؤوف الرحیم، لوگوں تمہارے پاس تم ہی میں سے ایک رسول آ گیا، اگر تمہیں کوئی تکلیف پہنچے تو اسے گراں گزرتی ہے اور وہ تمہاری فلاح کا حریص ہے، مومنوں پر نہایت مہربان اور رحم کرنے والا ہے، لیکن اس کے باوجود بھی فَإِن تَوَلَّوْا، پھر بھی اگر لوگ اعراض کریں تو فَقُلْ حَسْبِيَ اللَّهُ لَا إِلَٰهَ إِلَّا هُوَ، تو کہہ دیجئے کہ میرا رب مجھے کافی ہے، کیونکہ اس کے سوا کوئی الہ نہیں، عَلَيْهِ تَوَكَّلْتُ وَهُوَ رَبُّ الْعَرْشِ الْعَظِيمِ، اسی پر میں توکل کرتا ہوں اور وہ رب عرش عظیم ہے۔ سورت ختم ہوتی ہے کس انداز سے؟ آپ نے دیکھا ہوگا کہ سورت شروع ہوئی تھی براءۃم من اللہ ورسولی، اللہ اور اس کے رسول کی طرف سے بے زیاری، بے نیاز ہے، کوئی معاملہ نہیں، اور آخر میں پھر وہی بات آ گئی، نہیں مانتے نہ مانو، اللہ کے نبی صلی اللہ علیہ وسلم کے دل میں جو مسلمانوں کے لیے، اسلام کے لیے تڑپ تھی، اس کا ذکر کر دیا، تمہیں نہیں اچھی لگتی باتیں نہ مانو، لیکن میرا نبی وہ تھا کہ جو تمہاری اصلاح کا حریص تھا، اس کو تڑپ ہی ایک تھی کہ تم آگ سے بچ جاؤ، لقد جاءکم رسول من انفسکم، آ گیا ایک رسول تمہارے ہی نفسوں میں سے آیا ہے، انسان ہے، قریشی ہے، عرب ہے، تمہاری جیسی زبان بولتا ہے، تمہارے جیسا انسان ہے، تمہیں اس کی محبت نہیں نظر آتی، عزیز علیہ وعانتم، بڑی بوجھل ہے اس پہ یہ چیز جو تمہیں تکلیف میں پہنچائے، انتا، ایسی چیز جس سے انسان کو دنیا اور آخرت کی تکلیف ہو، اصل میں یہ دائی کے لیے، یعنی دعوت دینے والے کے دل میں دعوت دینے والوں کے لیے جو تڑپ ہے اس کا ذکر ہے، اس کو کتنی تکلیف ہوتی ہے تمہیں گناہوں میں دیکھتے، جب تم غلط کام کرتے تو اس کے اندر کتنی تڑپ ہے، حریص علیکم، تمہارے بارے میں حرص ہے، کیا کہ اللہ تعالیٰ تمہیں آخرت کے عذابوں سے بچا دے، جو منافق تھے نا ان کو آپ کے دین کا کام کرنا پسند نہیں تھا، نہ پسند تھا، کہتے تھے اس کی وجہ سے ہم مشکل میں پڑ گئے، ایک تو ان کے درسوں سے ہم تھک گئے، ہر موقع پہ ہر بات ان کو ہمارے خلاف ہی کرنی ہوتی ہے، چین سے نہیں پڑتے، کسی مجلس میں ان کو دیکھ لیتے ہیں تو کہتے ہیں بس جی یہاں بھی آ گئے، لو اب یہاں بھی نصیحتیں سنیں گے، اب یہاں بھی ان کی باتیں کریں گے، تو اللہ تعالیٰ کہتے ہیں لوگوں کو کہنے دو، یہ نبی تم پہ مصیبتوں کے دروازے نہیں کھول رہا، تمہاری آنے والی مصیبتوں سے تمہیں دور کر رہا ہے، اس کو پہلے فکر لگی ہوئی ہے کہ تمہارے ساتھ کل ہونے والا کیا ہے، رؤوف رحیم، رافت ان سے رؤوف، باپ کی طرح شفقت، ایسی رحمت اور محبت جو کسی کی تکلیف پر جوش میں آتی ہے، تم کیوں اس کے بارے میں ایسا سوچتے ہو؟ آپ کہیں گے کہ اللہ کے نبی کے بارے میں لوگ ایسا سوچتے ہوں گے، جی دلوں میں روک ہوتا ہے جب اپنی بیماریاں نہیں چھوڑنا چاہتے نا، جیسے بچہ ڈاکٹر کے پاس جاتا ہے پھر بھاگتا ہے، نہیں انجیکشن لگے گا، گولی کھائے گا، اسی طرح کچھ لوگ بچگانا سوچ رکھتے ہیں، وہ یہ سوچتے ہیں کہ اچھا اب ان کی باتوں کے بعد پھر عمل کرنا پڑے گا، زندگی خراب ہو جائے گی، بوجھل پڑے گی، چھوڑ دو، اللہ تعالیٰ کہتے ہیں آپ غم نہ کریں، آپ نے اپنا کام کر دیا، آپ نے لوگوں کو آسان دین دیا، لیکن اب ان کو نہیں ماننا تو پھر فائن تولو، جانے دو، پھر ان کو نہ روکو، अब देखिए कि माँ भी एक खास हद तक बच्चे के साथ मेहनत करती है, खाना खिलाती है, उसके मुंह में चम्मच भर भर के डालती है, और जब बच्चा उगलने लगे तो माँ कहती है अच्छा जाते हो तो फिर जाओ, मैं नहीं अब पीछे बढ़ रही। इसी तरह कोई कितना ही मुखलिस हो, कितनी मोहब्बत रखता हो, कितनी तड़प रखता हो इस बात की कि लोगों को दीन की बात समझ आ जाए, जब लोगों को नहीं मानना तो वो नहीं मानते, फिर इसके लिए हुक्म है कि फिर छोड़ दीजिए, फिर जाने दें इनको इनके हाल पे, हस्बी अल्लाह, मेरा रब मुझे काफी है। तकलीफ तो होती है ना लोगों को दीन को छोड़ता देख के, दीन से कटता देख के तकलीफ तो होती है, तो कहा फिर हस्बी अल्लाह पढ़ो। यह आखिरी एक आयत इतनी खूबसूरत आयत है कि सुबह शाम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इसको 7 बार पढ़ते थे, और रिवायत में आता है कि जो सुबह और शाम इसको 7 बार पढ़ दे, अल्लाह ताला उसके दुनिया और आखिरत के सारे गम हम वो अपने जिम्मे ले लेते, उसके काम अल्लाह के जिम्मे आ जाते हैं, सुभान अल्लाह। और यही चीजें हैं जो इंसान को फिर अल्लाह के ऊपर मजीद तवक्कुल और भरोसा करने के काबिल करती हैं, लेकिन बात है शऊर के साथ पढ़ने की, समझने की। ला इलाहा इल्ला हुआ, उसके सिवा कोई और नहीं, अलैहि तवक्कल तू, एक एक लफ्ज ऐसे लगता है कि बंदे की रब के साथ कन्वर्सेशन हो रही है। आपकी सारी खैर ख्वाहियों के बावजूद अगर ये ना माने तो छोड़ दें, इनका गम ना करें, बल्कि रब से ताल्लुक को जोड़ लें और मजबूत कर लें। बस दफा अच्छे जज्बात की बेकदरी की जाती है, ना कदरी करते हैं लोग, तो ऐसे तमाम लोगों को पैगाम है कि ऐसे वक्तों में रब का दामन थाम लो, जब लोग तुम्हारी कदर ना करें तो रब की तरफ आ जाओ। और अल्लाह के रास्ते में बुलाने वालों को तो लोग बड़ा ही तंग करते हैं और ना कदरियां करते हैं, तो कहा छोड़ो। फिर यहां देखिए अल्लाह तआला की एक सिफत आई, वहुवा रब्बुल अर्शिल अजीम, रब्बी नहीं कहा बल्कि रब्बे अर्श अजीम कहा, क्यों कि उसकी वसतों का अंदाजा कर ले, कि जिसके दीन को छोड़ के भाग रहे हो, जिसके कब्जे से भागना चाहते हो, वो इतना बड़ा है कि अर्श का मालिक है, तुम्हें कहां छोड़ेगा। और ये अबू दाऊद की रिवायत है कि सुबह शाम 7 मरतबा अगर आप इन आयतों को पढ़ते हैं, इस एक आयत को, तो दुनिया और आखिरत के कामों के लिए काफी होगा। हजरत उमर फारूक कहा करते थे कि अगर ये 3 आयतें होती तो मैं इसको एक अलग सूरत का नाम देता, ये इतनी जामे आयत है। फकुल हस्बी अल्लाहु ला इलाहा इल्ला हुवा अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम। अपने दिल का जायजा लिया करें, क्या ये लफ्ज दिल के अंदर जा रहे हैं, अंदर घुसते हैं, क्या मेरे दिल की ये कैफियत है? क्योंकि जिसको अल्लाह काफी हो जाता है फिर उसको दूसरों की जरूरत नहीं रहती। हम कहते ये हैं और सारा दिन शिकवे दूसरों से करते हैं, कहते ये हैं कि ला इलाहा इल्लल्लाह और माबूद दूसरे दिलों में बिठाए, कहते ये हैं कि तवक्कुल अल्लाह पे है और माश की उम्मीदें औलादों से लगाई हुई हैं, इनको पढ़ा लो फिर खूब खाएंगे, बुढ़ापे में हमारे ये काम आएंगे। सूरह तौबा तो खत्म हो गई, लेकिन न जाने हमने तौबा की कि नहीं की। ये किताब थी जिसने लोगों को पत्थर से हीरा बनाया था, न जाने हम हीरे बने कि नहीं बने। अपने आप को चेक किया करें, मेरे अंदर अमल आया कि नहीं आया, मेरे अंदर ईमान की हरारत पैदा हुई कि ना हुई। ये जो हस्बी अल्लाह का लफ्ज है ना, इस पे खास तौर पे तवज्जो करने की जरूरत है ना। मैं जब इस लफ्ज को सुनती या पढ़ती या बोलती हूँ तो मुझे ऐसे लगता है कि जैसे अपनी जेवरों की भरी हुई पोटली आप लेके फिर रहे थे कहाँ जाऊं। अब शादियों में अक्सर औरतों ने पकड़ी होती हैं कीमती चीजें या कोई माल है कुछ है, फिर अब वो इंजॉय नहीं कर पा रहे, फिर माँ को देखा तो माँ को कहते हैं ये आप संभालें, मैं जा रही हूँ खेलने, इंजॉय कर रही। या अपना बच्चा पकड़ के माँ के हाथ में दिया, फिर बंदा भूल ही जाता है कि किसको दिया था किसको लिया था। उस वक्त जो एक असूदगी के साथ होता ना, माँ ने पकड़ लिया अब खैर है अब छोड़ो, अल्लाह तो 70 माओ से ज्यादा प्यार करने वाला है। फिर जब उसके हाथ में मामले आते हैं तो उसके बाद दिल मुतमईन होता है, इत्मीनान, आई डोंट केयर। और मेरा इतना ईमान है इन आयतों पे, अल्लाह का शुक्र है, मैं कह सकती हूँ कि जब से मैंने अपनी जिंदगी में इन आयतों को अपनी सुबह शाम में शामिल किया, यकीन करें दुनिया तो दुनिया है, आखिरत का गम भी मिट जाता है, मरने का गम खत्म, कब्र का खत्म, हशर का खत्म, जो होगा हस्बी अल्लाह। میرا رب کافی ہے، دیکھنا صحیح ہو جائے گا، یعنی پھر وہ خوف نہیں آتا، پھر وہ گھبراہٹ نہیں آنے لگتی اپنے اندر کہ جیسے ایک وحشت یا ایک ڈپریشن یا فکر، بلکہ موت بھی انتظار لگ جاتا ہے. جب موت کا سوچو تو ایسے لگتا ہے اچھا یہاں اتنے، ہاں مرے ہوئے یاد ہے، اچھا ہاں فلاں ماموں فلاں نانا فلاں فلاں اتنی دیر ہوئی ان کو نہیں ملے ہوئے، چلیں پھر ان کو ملیں گے. یعنی میں نے فیل کیا کہ یقین سے پڑھیں تو پھر واقعی انسان ہر غم سے آزاد ہو جاتا ہے. تو اللہ تعالیٰ سب کو بے غم کر دے.